नमस्कार अनि शुभ प्रभात। बिहान दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा तपाईँलाई स्वागत छ। दर्पण पारेका मित्र रिजनसँगै म छु तपाईँकै मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज। सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम शुभ बिहानीको यो प्रहरलाई लिएर हामी हरेक दिन आउने गर्छौँ। बिहान यसै समयमा तपाईँसँग भेटघाट गर्नको निम्ति आज पनि उपस्थित भएका छौँ हामी। आज हामी यो शुभ बिहानीको प्रहरमा रहेर आजको पञ्चाङ्ग, आजको तिथिमिति अनि आजको तपाईँको दिन के कस्तो व्यतीत हुनेछ राशिफलतर्फबाट अनि त्यसै गरी रेडियो अर्पण 104.5 मेगाहर्जमा के कस्ता कार्यक्रमहरू प्रसारण भइसक्यो र के कस्ता कार्यक्रमहरू प्रसारण हुन बाँकी छ सोको जानकारी पनि तपाईँलाई हामी दिने नै छौँ। अब लागौँ आजको तिथिमिति। आज मिति 2071 साल जेठ 25 गते आइतबार। तदनुसार 2014 जुन 8 तारिक जेठ शुक्ल पक्ष दशमी तिथि दिउँसो 1:39 उपरान्त एकादशी तिथि हस्त नक्षत्र दिउँसो 1:58 उपरान्त चित्र नक्षत्र व्यतिपथ योग दिउँसो 2:13 उपरान्त वरियन योग वाणिज्यकरण आनन्दी योगमा र मनस योग चन्द्रमामा कन्या राशिमा राति 2:28 उपरान्त तुला राशिमा उद्योग बेला बिहान 6:40 रहनेछ। यो त रह्यो आजको तिथिमिति अनि आजको पात्रोबाट हामीले यो कुराहरू तपाईँमा आज राख्यौँ र अब हामी लाग्छौँ आजको दिन तपाईँको के कसरी व्यतीत हुनेछ राशिफलतर्फ लाग्नेछौँ हामी यो समयमा। मेष राशि हुनेहरूको आजको दिन समस्यासँग जुझ्न सक्ने क्षमतामा वृद्धि हुने योग परेको देखिन्छ। वृष राशि हुनेहरूको समय शुद्ध योग गर्न सकेमा तपाईँको जित हुनेछ र काममा लगनशीलता देखियो भने अवश्य तपाईँ सफलतामा पुग्न सक्नुहुनेछ। मिथुन राशि हुनेहरूको आजको दिन समस्याले सताउला, मनमा चिन्ता बढ्ने योग परेको देखिन्छ आज। कर्कट राशि हुनेहरूको आजको दिन एकाग्रताले तपाईँको मनलाई शान्ति दिँदैन छ र त्यसैले आफ्नो मनमा शान्ति नभएको कारणले गर्दा काममा लगनशीलता गरियो भने अवश्य तपाईँको मनमा शान्ति मिल्ने योग परेको देखिन्छ। सिंह राशि हुनेहरूको आजको दिन अरूको भलो हुने काम गरी आफ्नो पनि भलो होला, आफ्नो काममा लगनशीलता हुने योग देखिएको छ। कन्या राशि हुनेहरूको आजको समय तपाईँको पक्षमा नहोला, सोचेर काम गर्नुभयो भने अवश्य तपाईँ सफलता पाउनुहुनेछ। तुला राशि हुनेहरूको आजको दिन समय तपाईँको पक्षमा नहोला, सोचेर काम गर्नुहोला। वृश्चिक राशि हुनेहरूको आजको दिन सफलताको समय रहेको छ र सफलताको समय भएको कारण गर्दा सोचेर काम गर्नुहोला, अवश्य तपाईँ सफलतामा पुग्नुहुनेछ। धनु राशि हुनेहरूको आजको समयसँग चल्न नसक्दा समस्या उत्पन्न हुने योग परेको देखिन्छ। मकर राशि हुनेहरूको आजको दिन प्रेम प्रसङ्ग चल्नेछ, मिठो भजनको अवसर जुट्ला। कुम्भ राशि हुनेहरूको आजको दिन पूजा पाठमा मन जाला, धार्मिक प्रवचन सुनिएला र धार्मिक काममा तपाईँको मन आज बढ्ने देखिन्छ। अन्त्यमा मीन राशि हुनेहरूको आजको दिन प्रेम प्रसङ्ग चल्नेछ, मिठो भोजनको अवसर जुट्ला र प्रेम प्रसङ्ग बढ्ने हुँदा जोगेरी हिँड्दा अझै असल देखिन्छ। यो त रह्यो आजको तपाईँको दिन के कसरी बितिनुहुन्छ। राशिफलतर्फबाट हामीले तपाईँलाई जानकारी गरायौँ। राशिफललाई जे जस्तो भयो नै तापनि तपाईँ आफ्नो काममा आफ्नो मन तनले अगाडि बढ्नुहोस्, अवश्य पनि तपाईँ सफलता हुनेछ। हामी यही तपाईँको दिन आजको शुभ रहोस् कामना गर्न चाहन्छौँ। अब हामी लाग्छौँ आज रेडियो अर्पण 104.5 मेगाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण भइसक्यो र के कस्ता कार्यक्रमहरू प्रसारण हुन बाँकी छ सोको जानकारी दिनेतर्फ। तपाईँ अहिले सुनिराख्नु भएको छ शुभ बिहानीको प्रहरलाई र शुभ बिहानी लगत्तै 8:10 देखि 9 बजेसम्म तपाईँले पुराना नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। त्यसै गरी 9 बजे नेपालवाणी समाचार, नेपालवाणी समाचार लगतै 9:15-10 बजेसम्म कार्यक्रम मेरो रचनालाई तपाईँले सुन्न सक्नुहुनेछ। तपाईँलाई साथ दिन म स्वयं उपस्थित हुनेछु र त्यसपछि 10 बजे लगतै तपाईँले अर्पण समाचार सुन्न सक्नुहुनेछ। अर्पण समाचार लगतै 10:15-11 बजेसम्म तपाईँले कार्यक्रम लोकझङ्कारलाई सुन्न सक्नुहुनेछ। तपाईँलाई साथ दिन सहकर्मी रामु आउनुहुनेछ। 11 बजे अर्पण खबरको पालो रहनेछ। अर्पण खबर लगतै कार्यक्रम जस्ट फर इन्जोय तपाईँलाई साथ दिनको निम्ति सुजिता र राजन आउनुहुनेछ। जस्ट फर इन्जोयको समय 11:00-10:00 बजेसम्म रहनेछ। 12 बजे नेपालवाणी समाचार, नेपालवाणी समाचार लगतै करिब 1 बजेसम्म बलिउड फोल्डर सुन्न सक्नुहुनेछ। पुराना गीतहरू रहनेछ यसमा र त्यसै लगतै तपाईँले सुन्न सक्नुहुनेछ 1 बजे अर्पण खबरको पालो रहनेछ। अर्पण खबर लगतै तपाईँले 1:10-2 बजेसम्म अर्पणको चौतारी तपाईँले सुन्न सक्नुहुनेछ। तपाईँलाई साथ दिन म अनि सहकर्मी राजन उपस्थित हुनेछौँ र 2 बजे अर्पण समाचारको पालो रहनेछ। अर्पण समाचार लगतै करिब 3 बजेसम्म तपाईँले अर्पण समर्पणलाई सुन्न सक्नुहुनेछ। तपाईँलाई साथ दिन सहकर्मी राम आउनुहुनेछ। 3 बजे नेपालवाणी समाचारको पालो रहनेछ। नेपालवाणी समाचार लगतै 3:15-4 बजेसम्म टप अफ दि पपको पालो रहनेछ। तपाईँलाई साथ दिन सहकर्मी राजन दिल आउनुहुनेछ। चार बजेको पालो रहनेछ अर्पण खबरको। 4 बजेको अर्पण खबर लगतै तपाईँले कृषि चौतारी सुन्न सक्नुहुनेछ। सहकर्मी रामु अनि तपाईँको साथमा म पनि उपस्थित हुनेछु। 5 बजेको पालो रहनेछ अर्पण बुलेटिनको। अर्पण बुलेटिन लगतै तपाईँले 5:30-6 बजेसम्म जीवनको मार्ग सुन्न सक्नुहुनेछ। 6 बजे नेपालवाणी समाचार, 36 बजेसम्म तपाईँले सुन्न सक्नुहुनेछ। 36 बजेबाट 7 बजेसम्म अर्पण स्थानीय समाचारको पालो रहनेछ। 7 बजे अर्पण शुभ साँझको पालो, अर्पण शुभ साँझ करिब 7:30 बजेसम्म रहनेछ। तपाईँलाई साथ दिन सहकर्मी रामु आउनुहुनेछ। 7:30-8 बजेसम्म साझा खबरको पालो रहनेछ। 8 बजे नेपालवाणी समाचार, नेपालवाणी समाचार लगतै 8:45-9:15 बजेसम्म बिबिसी नेपाली सेवा तपाईँले सुन्न सक्नुहुनेछ। 9:15-10 बजेसम्म साझा सवाल बिबिसी नेपाली सेवा रहनेछ र 10 बजे तपाईँले नेपाल एफएमबाट समाचार सुन्न सक्नुहुनेछ। 10:15-11 बजेसम्म खुलदोली.com तपाईँले सुन्न सक्नुहुनेछ। खुलदोली.com लगतै हामी विश्राममा जानेछौँ। भोलि बिहान पुनः तपाईँलाई भेट्नको निम्ति हामी 4 बजे उपस्थित हुनेछौँ। प्रवचनमाला सँगसँगै प्रवचनमालाको पालो रहनेछ 4 बजे र 4 बजेदेखि 5 बजेसम्म। त्यसपछि 5:30 बजेबाट 5:55 प्रभात वाणी तपाईँले सुन्न सक्नुहुनेछ। 6 बजे र 6:30 बजेसम्म साझा खबर, त्यसपछि 6:30 बजेबाट 7 बजेसम्म वाणी बहस तपाईँले सुन्न सक्नुहुनेछ। 7 बजेबाट 7:15 तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र त्यस लगतै पालो रहनेछ 7:15 7:30 बजेसम्म बिबिसी नेपालीको बिहानी सेवा तपाईँले सुन्न सक्नुहुनेछ। 7:30-8 बजेसम्म स्वास्थ्य सरोकार तपाईँलाई साथ दिनको निम्ति सहकर्मी ध्रुव आउनुहुनेछ र पुनः हामी भोलि बिहान 8 बजे लगतै शुभ बिहानीको एउटा नौलो प्रहर, नवीन प्रहर लिएर तपाईँलाई भेट्नको निम्ति हामी भोलि बिहान 8 बजे पुनः उपस्थित हुनेछौँ। यो त भयो रेडियो अर्पण 104.5 मेगाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण भइसक्यो र के कस्ता कार्यक्रमहरू प्रसारण हुन बाँकी छ सोको बारेमा जानकारी तपाईँलाई मैले गराएँ। अब भने हामी लाग्छौँ आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णलाई शुभकामना दिनेतर्फ। आज जतिजनाको शुभ जन्मदिन परेको छ तपाईँ सबैजनालाई रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट तपाईँ सबै सबैलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छौँ। राज शुभकामना प्राप्त भएको छैन हामीलाई, तपाईँ जतिजनाको जन्मदिन परेको छ तपाईँलाई पुनः शुभकामना दिँदै अब भने छुट्टिनुपर्छ कार्यक्रम शुभ बिहानीको प्रहरबाट। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिँदै प्रविधिमा रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र रिजनलाई पनि धन्यवाद दिँदै म तपाईँकै मित्र दिपेन्द्र पनि छुट्टिन्छु। तपाईँको दिन शुभ रहोस्, नमस्कार।